होइन हौ बिर्खे क्या, तल त मेला सेला लागेर रहेछ त। हा रोदी पनि लागेको छ नि, के छ तलतिर त रोदिन छ र कान्छी मैयाहरू पनि आएको छ। यसो लिएर जानु बाबा, यसो नाचगान गर्न पायो, तेरो गीतमा यस्तो रमाइलो हुन्थ्यो। आकाशको जुन धरतीमा तिम्रो भएन गरे झैँ, आकाशको जुन धरतीमा सप्तको सिहेर बगे झैँ, सलाल रुख रहेछ जुन जस्तै छ, रुख रहेछ जुन जस्तै छ। Bye. पुत्री भए नि हेर केटीको जात जानै पर्छ माइतीको घरबाट मन्त्री भए नि हेर केटीको जात जानै पर्छ माइतीको घरबाट आफूको हेर राम्ररी चिन मेरै भयो भनेर कपरालीको प्रस्तुतिमा सुस्मिता स्याङतान र कपिला थिङको संयुक्त लोक दोहोरी एल्बम फक्रेको जवानी भने तिम्रो भएन गरे झैं आकाशको जुन धरतीमा झरे झैं सुर राम स्याङतान पूर्णकला बिसी र सुस्मिता स्याङतान शब्द सिर्जना राम स्याङतान र रबिन लामा लय सिर्जना राम स्याङतान उत्पाद उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9894940400 सुपा देउराली म्युजिक प्राली मार्फत सर्वत्र बजारमा उपलब्ध छ। सुस्मिता स्याङतान र कपिला थिरको संयुक्त लोकदोहोरी एल्बम फक्रेको जवानी।